हमारा पहिना पत्सुके कार्यक्रम हमार आवाज सुनै रहनु पनके आसे एकना कार्यक्रमक जुन शेड्युल अनुसार यी हमार परिवर्तन भेल बडे कार्यक्रम हमार आवाज हमरा एकना बुधौ दिन सुनि सक्छौ आसे उसने कार्यक्रम हमार आवाज लेले हमरा या सकल महसुस हाते सब आसे उसने श्रोता श्रोता संग हाते सब सूचना संगीत आसे मनोरञ्जनक संगम आसे यी हलाई इपनोको 104.5 मेगाहर्जमा रेडियो अर्पण हमार अपने गाउँ घरको बात कीर्तन गफसप असे पुरान चिरान संस्कार संस्कृति से यी जुन जोड्याल बातचित बढे हमार हमार जुन अपने खियान पियान जसने कि हमार होरान पेहरान जुन हमार एउटा अपने जसने कि एउटा मुख्यतः चाल चलन बडा हरेक जसने कि एउटा गाउँ र पुरान से लेकि ल उठा एकना हमार कसै कसै कतकत कराई बडा ओकर जुन बातचित जुन हमार एकना जसने कि कार्यक्रम हमार आवाजमा हमरा अपनोके पेश कैसा हौ हँसे उसने सँगाते सब यी जुन मै एउटा कार्यक्रम हमार आवाज बनाएँ अपनोके सोचाइ हबौँ कि कसना कार्यक्रम हलै कि हमार यी जुन घर घर यङ्गना यङ्गना प्रगाना प्रगाना अपनोके सुनै हबौँ कार्यक्रम हमार आवाज एउटा हमार थारू भाषाक मुख्यतः हुनकर संस्कार संस्कृतिसे जोडायल बातचित हुनकर पावन तिहारमा जसने कि करेवाला रीतिरिवाज सब हुनकर गतिविधि जतुरा चालचलनबाट हरान पेहरान खियान पियान हुनकर लगाउ जसने कि लुगा सब इत्र जतुरा यी सबक समेटाएर जिम्मे एउटा बातचितको कार्यक्रम हलै हाम्रो आवाज जुन कार्यक्रम हाम्रा आइपरौँ एकना पहिला सुकाउ दिन सुनै हलौँ त एकना बुधौ दिन 4 बजेको समाचार पाछा सुनिसक्बौँ 5 बजीसम्म हँसे उसले हाम्रो आज फेरि या सकल बढौँ सबै दिनक नहिया हँसे आज बुधबारे सन्ध्याकालीन यी जुन एक घन्टाको बसाइमा म आइपरौँ कि नमस्कार कहेँ भने फेरि कार्यक्रम प्रस्तुतमा उर्मिला या सकल बढाएँ हँसे उसले आज म टेक्निकली सबै बढिया सङ्घाती विष्णु हँसे उसले सङ्घाते सब कार्यक्रम आइपरौँ कि हाम्रो आवाज जसने कि एउटा रेडियोमा मोबाइलमा हरेक जुन एउटा हाम्रा सञ्चारका साधन हाम्रा सुनि सक्छौँ हँसे उसले एउटा एकना सञ्चारको एकदमै व्यापक एउटा जुन एउटा कहुन फैलली व्यापक प्रचार प्रसार भेले जुन हाम्रो सञ्चारको कारण चाहिँ हाम्रा देशका कुनो कुनामा पनि रहके सुनि सक्छौँ जुन कि हाम्रो इन्टरनेट मार्फत छ उसले हाम्रो इन्टरनेट मार्फत चाहिँ हाम्रा www.radioarpan.com लगन कके फेरि संसारभरि एकैसँगै सुनिसक्बहुँ हजुर उसले कार्यक्रम हाम्रो आवाज हाम्रो एपनौक जसने कि एकदमै कहुँ न चालचलन मुतख्न एपनौक कह सक्ले बनाए उसले हाम्रो हरेक चालचलन जसने कि कतकति कर कि एउटा समय अनुसार अथवा सिजन अनुसार हाम्रा कतकत कराई धराई बढौँ कसके करे धर कि हँसे यावेवाला जसने कि पिँढी कि कसके सिकाऊ पढाऊ कि उसब बातचितको हाम्रो समावेश कार्यक्रम हाम्रो आवाजमा कैसहुँ हँसे उसले एपनौक सबक हाम्रो यो एउटा विभिन्न सङ्घाती सब लेखल लेख रचना पनि पढके सुनसहुँ हँ त सङ्घाती सब कार्यक्रम कि म याग गरेर बढाउँ कि भएँ ओकर साको याग सुनौँ खाडौल गीत गीत सुन कि म फेरि एपनौक सामै भएँ सुनौँ खाडौल गीत हो तोर माथे के बिंदिया मोर निंदिया चुरा के ले गई हाय तोर माथे के बिंदिया मोर निंदिया चुरा के ले गई रात रात भर जागे के रात रात भर जागे के कौन रोक दे गई होठ लाली औरी कनुआ के बाली पायल के झनकार लेके चले लु चाल मतवाली ke

हजुर उसने या जो फेरि मै जस्ने कि साङ्घातिक किताब से हुँदै हौ मूल्य लेना जस्ने कि दबाव समूह एकर परिचय हँसे एकर काम कहके हमार साङ्घाती कारी चौधरी हरि पठोले हमार बहारा से साङ्घाती के बहुत धन्यवाद देखमो हुँदै फेरि याको पढ सके सुनोले हना यहाँ सोच्ने याको दबाव समूह का काम सब बहुतै बाँकी बढै प्रमुख सबक मै आज वाचन कके सुनाउ जाए बढै साङ्घाती सब हँसे उसने दबाव समूह का काम कके बढै साङ्घाती लेखले यहाँ म प्रमुख वाचन कक सुनाउ जाए बढै दबाव समूह सब यापन हित रक्षा का खातिर सरकार के दबाव दैना काम कर सय चलन चल्ती में रहल राजनीतिक व्यवस्था ऊपर प्रत्यक्ष अप्रत्यक्ष रूप से दबाव दे के यापन समूह का हक हित संरक्षण का खातिर सरकार से यापन माग पूरा कराओ के तहिया तर लेख सय तरीका या प्रतिक्रिया सब एपनोले जैसे यहाँ लेख्ले बढी जस्ने कि बुदावत रूपमा लेख्ले बढी सङ्घाती सब सङ्घाती यहाँ लेखके पठाउने सङ्घाती सब खातिर हित अभिव्यक्ति लेख्ने बढी एउटा म पढ जाए भने यापन बहुतै माग सभ सोहर भोटर के राजनीतिक व्यवस्थामा वा सम्बन्धित छौरामा माग पूरा गराउके खातिर माग पत्र देना कामकै हित अभिव्यक्ति कसै उहेसे यापन हित या खगती सभको नजरमा राखके व्यवस्था समक्ष वा सम्बन्धित निकायमा हित अभिव्यक्तिको माध्यमसे पूरा गराएकी काम दबाव समूहको हलै अथवा दबाव समूह कर्सिय कके यहाँ लेख्ले बढी सङ्घाती हँसे दुई नम्बरमा लेख्ले बढी प्रचार प्रसार दबाव समूह सरकार या जनमतके प्रभावित पाराके खातिर प्रचारको साधन सबके सक्रिय बनाउके यापन मागको समर्थनको तहिया जनमानसको सहभागिता जुटाउके खातिर हर तरह से प्रचार प्रसार कैसिय अथवा करे पर्तै कके लेख्ले बढी एकर माध्यम से सरकारमा दबाव सिर्जना कके नीति निर्माण ल के यापन ओरी याने सकेसै हसे उसने सरकार से क्यों नीति बनोई खोने यापन हित नाही भेले ओकरा के रोक के तहिया रोक के तहिया फिनी व्यापक प्रचार प्रसार करे परसय अथवा करे पविषय कके यहाँ सङ्घाती लेख्ले बढी अझै उसने नम्बर तिनमा लेख्ने बढी निर्वाचन अभियान दबाव समूह यापन माग सभको संरक्षणको खातिर चुनावी अभियान ल के सुरु करसय चुनावको समयमा यापन हित पावेकी तहिया यापन समर्थक सभके चुनावी मैदानमा उतारके फेनि यापन पक्षमा परिमाण याने सक्सै सरकारमा पुगे यापन दृष्टिकोण राखके या ओकर लागि आवाज उठाउनवाला उम्मेदवारको खातिर चुनावी अभियानमा फेनि सामेल गराउके काम फेनि दबाव समूहको हालै अथवा करे परसै कके सङ्घाती यहाँ लेख्ने बढी अझ उसले चार नम्बरमा बढी लेख्ने गोष्ठी आयोजना दबाव समूह सब दबाव देवे खतुरा विचार विमर्शक लागि समय समयमा गोष्ठी सेमिनार अन्तर्क्रिया वा वार्ता सब कर्सै दबाव समूहको तर्फसे सरकारकै ध्यान आकर्षण गराके खातिर दबाव समूह सब जनमत सङ्कलनका लागि यसमा काम सब कर्सै यो काम प्रत्यक्ष रूपसे सरकारकै प्रभाव पारे नाइ सक्ले फेरि अप्रत्यक्ष रूपसे दबाव देउते रहसै कहके जुन हाम्रा सङ्घाती प्रष्ट पारले बढी हँसे उसले सम्पर्क स्थापित लेख्ने बढी दबाव समूह सब यापन उद्देश्य पूरा गराएकी तहिया विभिन्न तहका सरकारी पदाधिकारी सबके साँगे सिधा सम्पर्क गर्छ उही सम्पर्क माध्यमसे यापन मागका खातिर खास कके हुनकर ध्यान खिचिसकेसै उहीसे दबाव समूह यापन हक हितका खातिर दबाव स्वरूप राजनीतिक व्यवस्थाका सरकारले के मौका मिलाउके सम्पर्क राखे पर्सै कके सङ्घाती यहाँ लेख्ले बढी अझै उसले छौँ नम्बरमा लेख्ने बढी राजनीतिक दलसे सहकार्य सुन्थे दबाव समूह यापन उद्देश्य पूरा गराएकी तहिया कबहु काली राजनीतिक दल सबके साँगे सिधा सम्पर्क राखेकी मिलजुलके फेरि काम गर्छ अथवा कार्य पार्वेकै तखन राजनीतिक दल फेरि यापन प्रभाव बढाउके खातिर एनौने खानेकी दबाव पैदा कैसियो हँसे ऊ दबाव के लक्ष्य अनुसार परिचालन जसमा कि परिचालन लक्ष्य कर्स्य उसे दबाब समूह कभौकाले राजनीतिक दल सबक साँगे मेल के फेने सहकार्य करे परसै कके सङ्घाती लेख्ले बढ्यो हँ त सङ्घाती सभा जसने कि यो हाम्रो जुन एउटा जसने कि म दबाब समूहको परिचय आसे दबाब समूहको परिचय साँगे एकर काम फेने म अपनाउँ आज वाचन कके सुनाउँ हँसे उसने सात नम्बरमा जसने कि काम त यहाँ बहुतै बढै बहुतै लेख्ले बढी सङ्घाती एघार बाह्र नम्बरसम्म लेख्ले बढी हँसे उसले म अपनाउँ कि सातौँ नम्बरको जसने कि यो बुधा वाचन परिचय बहीँ जुन लेख्ने बढिया दबाब समूह सभ सत्य तथ्य प्रकाशनको एकगुठी साधनको रूपमा प्रयोग कके फेनी नीति निर्माता सभकी प्रभाव पारकी यापन पक्षमा यानी सक्षय उहेसे जातीय दबाब समूह यापन माग सम्बन्धी सत्य तथ्य सङ्कलन जोड देउके जरुरी हासै हासे उही तथ्य देखाके वर्तमान अवस्थामा भेल व्यवस्थापन परिवर्तन गराउके खतिरे नीति निर्माता सभके दबाब देउके आधार बन्छै जुन एउटा दबाब समूहको जसने कि कार्यक्रम अथवा हुनकर एउटा उद्देश्य हुनकर एउटा कति कति काम बढाइ बनाउने एउटा भावी योजना सभ हसे हुनका यहाँ कसके कके सरकारके जसने कि हाम्रा एउटा जसने कि सङ्गठित दबाब समूहको वरिसे कसके कके यापन वरि यहाँ कि अथवा हाम्रा यापन सभ माग हाम्रा कखनी पुगाउ सक्बह कके उहाँ एउटा हरेक सोचल योजना सभ दबाब समूहभित्र यी जुन उत्र गन्थनबाटै जसने कि अन्यल परल जसने कि हक अधिकार सभ दबाब समूहको एउटा जसमा एकदमै मेन कडी बनेर गेल जसने कि मुख्य कडी बने गेल बढी कि हरेक चिज दबाब समूह कर्वीय अथवा कर पर्तय अथवा जम्मा जनाको जसने कि चुनाइले जसने कि निर्वाचित एउटा जसने कि कहुन प्रतिनिधित्वको रूपमा जसने कि प्रतिनिधित्वको रूपमा लगे जसने कि हक के ओकर प्रतिनिधि सभ काम कराइबाटै अथवा करे पर्तै गके जुन एउटा परिचय खुलोले बढी यहाँ सङ्घाती हसे उसले एउटा आठ नम्बरको म फेन चाहिँ पढे जाएँ भने फेरि वाचन गरे जाएँ भने जनमतमा प्रभाव कके लेख्ने बढी दबाब समूहको बढ्की कामको रूपमा जनमत बटियाओ कि फेनि लेबै सकेतै दोसर काम सभको तुलनामा यही एउटा प्रभावमूलक काम हलै यापन लक्ष्य उद्देश्य हसे नीति कार्यक्रम हसे जानकारी देउके खतुले समय समयमा प्रेस जसने कि यी वक्तव्य या पत्र पत्रिका प्रकाशनको चौरे जनता सभ लगि सूचना पुगाउके काम हसै जनमतकी प्रभावित पारके यापन पक्षमा यानि सकले जाउँ उद्देश्य पुरा करवाना दबाबमा थप बोल पुगे सकेसै जुन एउटा एउटा सङ्गठित समूहबाट अथवा एउटा कहुन हरेक गठित जसने कि एउटा सदस्य जसने कि एउटा बढाइ एउटा कहुन हाम्रो एउटा समूहबाटै अथवा जसने कि हिनकर कामाओको अथवा हिनकर सङ्गठित गुरुपाओको जसने कि हरेक समूहको मान्छे होस् सदस्य सभको हरेक यापन यापन जसने कि जिम्मेवारी दायित्व हुनकर जसने कि या कर कसके लिजाए कि अथवा यो यावेवाला पिँढीकी कसके हिँकके सूचना सहित कसके हिँकके जानकारी गराउके हिँक कसके या करे बढाऊ कके हरेक चिजसे एउटा परिचित जसने कि यहाँ करोइ बुढी सङ्घाती हसे उसने सङ्घाती सभा याजुको जसने कि कार्यक्रमको हाम्रो अन्तिम वरि म या सकल बढाएँ कार्यक्रममा अब बिदा माग्नु पर्दै सङ्घाती सभा हसे कार्यक्रम इत्रसम्म जसने कि एखनसम्म सुन दिलाउँ आफ्नो बहुतै बहुतै धन्यवाद हसे उसले दबाब समूहको परिचय हसे एकर काम कके लेखके पठाओला अथवा म यहाँ सङ्घाती किताबसे लिएर आएँ जसने कि सङ्घाती कार्य चौधरीको बहुतै बहुतै धन्यवाद देबहीँ कि हाम्रा यी जसने कि हाम्रो एउटा थारू सङ्घाती किताब जुन प्रकाशन कहिलेबाट हुँ फेरसे यहाँको कार्यले जेबौँ अथवा एउटा थारू जनचेतनाको लागि झन्से यहाँको विकास पुगाउ कि टेवा हातै कके म अपनाउँ कि कहीँबाट हेँ हसे उसले आज कार्यक्रमको अन्तिम ओरिया सकल बढाउँ म आज टेक्निसियन सङ्घाती पनि बहुतै बहुतै धन्यवाद दिएँ म कार्यक्रममा आज बिदा माग्ने बढाउँ वा बुधक दिन फेरि हाजिर हबैँ कके आज नमस्कार कहीँबाट हेँ हसे सुन्ते रहँ रेडियो अर्पण 104.5 MHz साली भेलै जवान साली भेलै जवान है साली भेलै जवान